تفسير دیکھیں گے. وَإِنَّ لَكُمْ فِي الْأَنَامِ لَعِبْرَةً، اور بے شک تمہارے لیے چوپایوں میں عبرت ہے، کیٹلز میں. کیسے؟ نُسْقِيكُمْ مِمَّا فِي بُطُونِهِ، ہم پلاتے ہیں تم کو اس میں سے جو ان کے پیٹوں میں ہے. کہاں سے؟ مِمْ بَيْنِ فَرْسٍ وَدَمٍ، گوبر اور خون کے بیچ میں. کیا؟ لَبَنًا خَالِصًا، خالص دودھ. كيسا هي يدود؟ سائغا للشاربين، خوشگوار ہے پینے والوں کے لیے. اللہ تعالیٰ اس کائنات میں سے کچھ چیزوں پہ غور کرنے کی دعوت دیتے ہیں. اللہ تعالیٰ کہتے ہیں انام، انام نام سے پیچھے بات ہو چکی، چوپائے، کیٹلز. لا عبرا، عبرت ہے. عبرا کا لفظ عین بارا سے. عبرا کہتے ہیں ایک حالت سے دوسری حالت پر جانا، اسی سے لفظ عبور کرنا ہے، کیونکہ عبرت لینے والا ایک حالت سے دوسری پر چلا جاتا ہے. جب کسی چیز کو آپ عبرت کی نگاہوں سے دیکھتے ہیں نا، تو آپ کے دل کی دنیا بدل جاتی ہے، پھر آپ اسی حال پہ قائم نہیں رہتے. مثلا اگر انسان عبرت کے ساتھ پہاڑوں کو دیکھے تو اس کے دل کی دنیا بدل چکی ہوتی ہے، وہ ایک نیا انسان بن چکا ہوتا ہے، اس کے اندر ٹوٹ پھوٹ شروع ہو چکی ہوتی ہے. کہا کیسے عبرت ہے، کیسے تم اپنے دل کی دنیا کو بدلو، اندر کی بے حسی کو تم ختم کر کے ایک حساس انسان بنو، دودھ کے گلاس کو دیکھ لو. نسقیکم، ہم پلاتے ہیں تم کو. سین قاف یا، ساقی کا لفظ اردو میں آتا ہے، پلانے والا. مما، من اور ما تھا، اس میں سے، یعنی سارا نہیں، اس میں سے کچھ تمہیں پلاتے ہیں. کون سا؟ فی بطونی ہی، جو ان کے بطن میں ہے. بطون بطن کی جمع، خالی برتن، پیٹ کو کہتے ہیں. اور بطون جمع کیوں ہے؟ انام کی طرف. ہی ضمیر ہے چوپایوں کی طرف. ہم پلاتے ہیں ان کے پیٹوں میں سے. مم بینی فرسن، فرس کے بیچ میں. فرس کہتے ہیں گوبر کو، لیکن کون سا گوبر؟ جسم سے جو باہر آتا ہے وہ نہیں، وہ گوبر جو پیٹ یا میدے میں موجود ہو، کیونکہ جب باہر آ جاتا ہے تو وہ فرس نہیں رہتا. اس کے لیے روس کا لفظ آتا ہے، را واو سا، یعنی اندر کی جو جسم، جانور کے جسم کے اندر جو گندگی ہے، جو فضلہ ہے، اس کے بیچ میں. اور آپ دیکھیے کہ دودھ جسم کے اندر بنتا ہے نا، تو اس وقت جانور کے جسم میں فرس ہوتا ہے. وہ دمن اور خون، دال میم میم، یعنی جانور کے پیٹ میں دودھ بنتا ہے، لیکن وہاں گوبر کی نالیاں بھی ہیں اور خون کی نالیاں ہیں. کیا ملتا ہے؟ لبنن خالصن، خالص دودھ. اللہ تعالیٰ خالص دودھ نکالتے ہیں پیٹ میں سے جانور کے. کیسا ہے دودھ؟ سائغ للشاربین، آسانی سے اترتا ہے. سائغن سین واو غین، سوغ کہتے ہیں کھانے پینے کی چیز کا مزے سے اتر جانا، حلق میں نہ اٹکنا. پیچھے آپ یہ لفظ پڑھ چکے ہیں، لا یقادون یسیغون، یعنی نگل نہیں سکیں گے اس کو، جہنمی، اس کھانے کو. اب یہاں دیکھیے کہ پہلے تو عبرت کا لفظ آیا، پھر نعمت کا ذکر، لیکن سورت مومنون میں اپوزٹ ہے. وَإِنَّ لَكُمْ فِي الْأَنَامِ لَعِبْرَةً، وہاں بھی آپ پڑھیں گے جا کے ان شاء اللہ تعالیٰ اسی مثال کو. سورہ یاسین آیت 73 میں بھی آتا ہے، وَلَكُمْ فِيهَا مَنَافِعُ وَمَشَارِبُ، تمہارے لیے اس میں بہت ساری نفع کی چیزیں اور پینے کی چیزیں. اب یہ دودھ کے ایک گلاس پہ اللہ تعالیٰ ہمیں غور کروانا چاہتے ہیں، اور حقیقت یہ ہے کہ کل قیامت کے دن اگر اللہ تعالیٰ نے بندے سے یہ پوچھ لیا نا کہ تو نے مجھے پہچانا کیوں نہیں تھا، اور آگے سے وہ یہ کہہ دینا کہ اللہ مجھے کسی نے بتایا ہی نہیں، کوئی استاد ہی نہیں ملا، تو اللہ تعالیٰ پوچھ سکتے ہیں کہ بتا کبھی دودھ پیا تھا؟ ہاں دودھ تو پیتا تھا. تو دودھ کا ایک گلاس تمہارے لیے مبلغ کیوں نہ بنا؟ تو نے کیوں نہ سوچا؟ کہاں سے آیا یہ دودھ، کس نے تیار کیا، کس نے یہ فیکٹری لگائی؟ کالی بھینس کے اندر سے سفید دودھ جس میں سے خون اور گوبر کی بدبو نہیں آتی، خون کا رنگ نہیں آتا، کون ہے جو یہ میٹھا دودھ نکالتا ہے؟ یہ اللہ کی ذات ہے۔ آج تک کبھی آپ نے نہیں سنا ہوگا کہ دودھ نکلا اور سرخ رنگ تھا، پتہ چلا کہ پائپ لیک کر گئے، خون مل گیا دودھ میں، یا دودھ نکالیں تو اس میں پیشاب کی بدبو ہو۔ یہ کون ہے جو سیلڈ پیک دودھ نکالنے والا، کہاں سے آتا ہے یہ؟ انسان دن میں کتنی بار دودھ کو استعمال کرتا ہے، کتنی دفعہ عبرت لیتے ہیں؟ آپ سوچیں آج سارے دن میں آپ نے کتنی دفعہ دودھ کی بوٹل نکالی، دودھ سے بنی ہوئی کتنی چیزیں استعمال کی۔ صرف دودھ سے بنی ہوئی چیزوں کی لسٹ آپ بنا لیں نا اپنی گروسری کی لسٹ میں، تو شاید آدھی گروسری دودھ سے ریلیٹڈ ہے۔ اگر آپ آئس کریم لیں گے تو، چیز لیں گے تو، بٹر لیں گے تو، ملک ہے تو ڈیزرٹس لے رہے ہیں تو، ہر چیز میں دودھ ڈلتا ہے۔ اللہ نے کہاں سے نکالا؟ بطونی، ان کے پیٹوں سے۔ اور بطون جمع اس لیے بھی آئی ہے کہ گائے کے چار پیٹ ہوتے ہیں، بطن چھپی ہوئی چیز کو کہتے ہیں کیونکہ یہ اندر چھپتے ہیں نا۔ ہم نے ڈائسیکشن کی جب ایف ایس سی میں تھے تو دیکھا تو اس میں پورے فور ٹمکس ہوتے ہیں، یعنی اس کی فور ٹمیز ہوتی ہیں اندر میں سے، ایک میں ایک چیز، دوسرے میں دوسری، تیسرے میں تیسری، کیسی چلتی پھرتی اللہ سبحانہ تعالیٰ نے فیکٹریاں لگا دی۔ کوئی انسان ایسی چیز آج نہیں بنا سکتا۔ اس کے بائی پروڈکٹس تو آج آپ لے لیں، آپ اس کو پریزرو کر لیں، پیسچرائز کر لیں، اس میں آپ چاکلیٹ ڈال لیں، ونیلا ڈال لیں، اس کو اس کے اندر ایڈ کر دیں کچھ، نکال لیں کچھ، لیکن اصل کہاں سے آتا ہے؟ آج بھی کوئی آرٹیفیشیل طریقہ نہیں ہے کہ جسے آپ دودھ بنا لیں۔ لوگوں نے سویا ملک بنایا لیکن اس کا ٹیسٹ اور اس کا ٹیسٹ دیکھ لیجئے، یہ اللہ کی شان ہے۔ کتنا ایک گائے ہمارے لیے کام کرتی ہے اور پھر یہ دودھ ملتا ہے۔ آپ کو تک ایک گائے جو ہوتی ہے اس کا ویٹ تقریباً 1000 سے 1500 پاؤنڈ ویٹ ہوتا ہے اس کا، دن میں 8 بار خوراک کھاتی ہے۔ ایک اوسط درجے کی گائے دن میں 118 پاؤنڈ چارہ کھا لیتی ہے اور 30 سے 40 گیلن پانی پیتی ہے، پھر ہمارے لیے دودھ بنتا ہے۔ اگر پانی نہ پیئے نا تو دودھ نہ بنے۔ آپ کو کوئی کہے نا اتنا پانی پیو تو آپ کہیں گے نہیں، میرا تو پیٹ پھول جائے گا۔ کبھی الٹرا ساؤنڈ کرانا ہو تو وہ پانی پلوائیں گے نا تو کتنا مشکل لگتا ہے کہ ہائے اتنا نہیں اب نہیں پی سکتے، لیکن یہ گائے پی پی کے پانی جب پوری سیچوریٹڈ ہو جاتی ہے تو اس کے تھن پھول جاتے ہیں کہ اب اس میں سے دودھ نکالو۔ کہتے ہیں کہ 40,000 سے 60,000 ٹائمز جبڑے ہلانے پڑتے ہیں اس گائے کو وہ چارے کو گرائنڈ کرنے میں، 40,000 سے 60,000 دفعہ جبڑے ہلاتی ہے پھر وہ چارہ ہضم ہوتا ہے۔ کوئی آواز سنتا ہے؟ ہم تھوڑا سا دودھ کو شیک کرتے ہیں تو کتنی گھڑ گھڑ کی آوازیں آتی ہیں۔ پہلے میدے میں 160 لیٹر یا 40 گیلن خوراک آ جاتی ہے، اسی طرح گائے کے تھنوں میں 8 گیلن دودھ جمع ہو سکتا ہے ایک وقت میں۔ 6 سال دودھ دیتی ہے، لیکن دودھ دینے کے لیے سال میں ایک بار اس کا بچہ ہونا لازم ہے۔ جب بچہ آتا ہے تو نئے سرے سے دودھ مل جاتا ہے، اسی لیے آپ دیکھیں کہ جو گائیں یا بھینسیں بچے پیدا نہیں کرتی پھر ان کا دودھ سوکھ جاتا ہے، اور جب بچہ پیدا ہوتا ہے تو 100 پاؤنڈ کا ہوتا ہے اور اگلے دن چل پڑتا ہے، کیونکہ اس کو پتہ ہے کہ میری ماں مصروف ہے، اس نے کام کرنا ہے۔ کون ہے یہ کرنے والا؟ کتنا غور کرتے ہیں اس کے اوپر۔ اللہ سبحانہ تعالیٰ نے اس طریقے سے بچے ماں کے مطلب جو جانور ہے اس کے پیٹ میں دودھ بھر دیا کہ کوئی چیز اس کا نعم البدل نہیں ہو سکتی۔ اب دیکھیے کہ جو ہی دودھ آتا ہے پیٹ میں اس کے تھنوں کے اندر خود بخود حرکت شروع ہو جاتی ہے۔ یہ سب کس کے کام ہے؟ ہم کیوں نہیں سوچتے؟ हम क्यों गूंगे बहरे बन के इस दुनिया से जीना चाहते हैं, इस दुनिया से जाना चाहते हैं? हर चीज़ अपने सही रास्ते से गुजर रही है। फिर अब देखिए, खून और गोबर हराम है, गंदी चीज़ें, और तीसरी चीज़ जो दूध है वो हलाल, सफ़ेद, खुश रंग, पाकीज़ा, खुशगवार, मज़ेदार। ये मशरूब ही नहीं है, ये इंसानी जिस्म की तरबियत का मुकम्मल काम देता है। तकरीबन एक साल तक बच्चा सिर्फ दूध पे पल सकता है, सिर्फ प्यास नहीं भूख भी मिटा देता है। आपके पास दूध हो, आपका जिस्म कैसा सेट रहता है। आप सिर्फ दूध के ऊपर भी कई महीने तक जिंदा रह सकते हैं। फिर जो ही कोई मादा हमल से होती है तो फौरन उसके जिस्म में ऐसी तब्दीलियां आती हैं जो पहले नहीं हो रही होती, और एकदम उसके थनों में दूध आने लगता है। ये क्या है? ये अल्लाह की शान है। तो क्या इबरत लेना चाहते हैं आप इनसे? सोचना चाहते हैं आप इस पे? कैसे अल्लाह ताला ने हम सब के लिए ये इंतज़ाम किए? क्या आप एक्टिविटी करेंगे कि जब दूध की बॉटल खोलेंगे तो देखना ज़रूर है कि ये आया कहाँ से? अल्लाह के नबी सल्लम ने एक प्यारी सी दुआ भी सिखा दी दूध पीने की, अल्लाहुम्मा बारिक लना फीह वज़िदना फीह। ए अल्लाह, हमारे लिए इसमें बरकत दे और इसमें ज़्यादा कर दे। यानी दूध के लिए बस बरकत की दुआ की और बाकी चीज़ों को ज़्यादा करवाया। यानी दूध खुद ही एक मुकम्मल ग़िज़ा है। बड़ी मोहब्बत से अल्लाह ताला की तारीफ़ करिए, शुक्र अदा कीजिए कि उसने क्या कुछ दिया। और बाज़ दफ़ा हम नाक और मुंह चढ़ाते हैं, दूध नहीं पीना, स्मेल आती है। ऐसे लोगों को ज़रा बताया जाए कि अल्लाह ताला ने कैसे इंतज़ाम किए, अंदर से ये सारे रास्ते निकलते आती हैं चीज़ें, और इंसान गैर महसूस तरीके से इन चीज़ों को पा लेता है। वमिन समरातिन नखीली वल आनाब तत्तखिज़ून मिन्हु सकरं व रिज़्क़न हसना इन्न फ़ी ज़ालिका लआयतन लिक़ौमिन याक़िलून। इसी तरह खजूर और अंगूर के फलों से भी हम तुम्हें एक मशरूब पिलाते हैं जिसे तुम नशा आवर भी बना लेते हो और उम्दा रिस्क भी, और अहले दानिश के लिए इसमें निशानी है। एक और चीज़, फलों के जूस। पहले दूध पे तवज्जो दिलाई, एक मिल एक ड्रिंक, अब दूसरा ड्रिंक है, और वो क्या? वमिन समरातिन नखीली वल अनाब, खजूरों और अंगूरों में से, यानी जूस निकलता है ना, उनका कुछ अंदर की चीज़ें आती हैं। तुम इससे बनाते हो कुछ चीज़ें, क्या? तत्तखिज़ून मिन्हु सकरा, नशावर चीज़ें, और रिज़्क़न हसना। मक्की दौर में शराब की नापसंदीदगी पर इशारा थी आयत। चार किस्म के मशरूब है जो अल्लाह ताला की बहुत बड़ी नेमत है जो उसने दुनिया में इंसान को अता किए और अहले जन्नत को नहरों की सूरत में अता करेगा। पानी, दूध, शराब और शहद। इनमें से दो का ज़िक्र आप पिछली दो आयतों में पढ़ चुके। इस आयत में शराब का ज़िक्र है और इससे अगली आयत में आप शहद की बात सुनेंगे, और सूरत मोहम्मद में इन सब की नहरों का ज़िक्र है। यहाँ अल्लाह ताला ने खजूर और अंगूर का ज़िक्र किया है क्योंकि अमूमन यही फल थे जो अरब में पाए जाते थे और इसी से लोग शराब बनाते थे। फल या गल्ला कोई भी चीज़ है उसको कशीद करते थे। अल्लाह ताला ने इशारा दे दिया कि देखो, तत्तखिज़ून मिन्हु सकरं व रिज़्क़न हसना। इस लफ्ज़ को हाईलाइट करें, मुफस्सरीन कहते हैं कि शराब की हुरमत की ये पहली आयत थी। इशारा दे दिया कि सकर को रिज़्क़े हसन से अलग कर दिया, वो लग गई ना कि रिज़्क़े हसन भी बनाते हो। रिज़्क़े हसन से मुराद जहाँ जूसेज हैं, उसका जो भी मिक्सचर या जिस शक्ल में भी उसको खाते थे या पीते थे, लेकिन उसी से फिर गंदा करके उसको नशे की चीज़ भी बना लेते थे। तो ये वो आयत थी कि जिसने पहली दफ़ा उनके जहनों में ये तस्वुर उभारा था कि शराब हसरिस के हसन नहीं है, अच्छी चीज़ नहीं है। हालांकि उस वक़्त शराब हराम नहीं थी, इसलिए हलाल चीज़ों के साथ उसका ज़िक्र किया गया, लेकिन सकर के बाद रिस्क हसन बता दे रहा है कि शराब रिस्क हसन नहीं, नापसंदीदगी बता दी। इन नफीज़ा लिकलायत लिकौमियाखिलोन, अकल वालों के लिए इसमें बहुत निशानियाँ हैं, बड़ी निशानियाँ। अल्लाह ताला ने इसमें निशानियाँ क्या दी हैं सोचना पड़ेगा ना। आप देखिए कि जब जन्नत की शराब की बात होती है तो लोग कहते हैं कि जब वहाँ पी सकते हैं तो यहाँ क्यों नहीं पी सकते। तो पहली बात यह है कि दुनिया में शराब जो बनती है वो मुज़िर तरीक़ों से बनती है, बासी करके, गंदा करके, सड़ान पैदा की जाती है, एसिडिटी होती है, उसमें नशा होता है, वो रिस्क हसन नहीं रहता। जबकि जन्नत में जो शराब होगी उसमें मुज़िर असरात नहीं होंगे, ना सर चकराएगा, ना मस्ती आएगी, ना लख बातें करेंगे, ना वो उनकी अकल को छुपाएगी। दुनिया में शराब हराम क्यों है? दो वजह से। एक ये है कि गंदी गली सड़ी होती है, जन्नत में ऐसी नहीं होगी। और दूसरी बात है कि दुनिया में पीने के बाद जो गलत काम होते हैं, अकलें तक ख़राब हो जाती हैं, वहाँ ये नहीं होगा। अल्लाह ने बता दिया कि एक ही चीज़, अल्लाह चाहे तो उसको अच्छे रंग में कर दे और चाहे तो बुरे में। और वो लोग जो दुनिया में अल्लाह के हुक्म से डरते हुए इस ख़राब चीज़ से बचेंगे, फिर उनको अल्लाह ताला वहाँ अच्छी चीज़ देगा। ये भी मुमकिन था कि जन्नत में शराब ना होती, लेकिन इस तारतन अल्लाह ने उसका नाम शराब रख दिया कि देखो जो अल्लाह के लिए कुछ छोड़ता है उसको वहाँ उससे अच्छी चीज़ मिलती है। अल्लाहुम्मा अजुरनी फी मुसीबती वख्लुफ ली खैरा मिन्हा, वरना उसका कोई और नाम रख दिया जाता, मुमकिन था। लेकिन जन्नत की शराब सिर्फ नाम की शराब है, उसके अंदर कोई शराब वाले काम नहीं है। इसीलिए फरमाया कि वो जो तुम पीते हो, जो आज दुनिया में बनाते हो, वो गंदा है, लेकिन वहाँ जो मिलेगा वो आला होगा। निशानियाँ मिलेंगी अकल वालों को, और बेअकल अपने सर को ही फोड़ते रहेंगे। अल्लाह की ज़ात इंसान को अंदर से जानती है क्या कुछ वो कर सकता है और वो क्या कुछ करता है इंसान के लिए, लेकिन इंसान तवज्जो नहीं करता, गौर नहीं करता, तदब्बुर नहीं करता। फिर चौथे मशरूब की बात हो रही है, वउहा रब्बुक इलन नहली अनितखिजी मिनल जिबाली बुयूतम व मिनश्शजरी व मिम्मा यारिशून। और आपके रब ने शहद की मक्खी की तरफ वही की कि पहाड़ों में और दरख्तों में और अंगूरों की बेलों में अपने घर बनाओ, छतों पर। ثم كلي من كل الثمرات فاسلكي سبل ربك ذللا, फिर हर किस्म के फल से इसका रस चूस और अपने परवरदिगार की हमवार करदा राहों पर चलो। यखरुज मिन बुतूनिहा शराबुन शराबुम मुख्तलिफुन अल्वानुहु फीहि शिफाउन लिन्नास इन्न फी ज़ालिका लायतन लिक़ौमिन यतफक्करून। इन मक्खियों के पेट से मुख्तलिफ रंगों का मशरूब यानी शहद निकलता है जिसमें लोगों के लिए शिफा है। यकीनन इसमें भी एक निशानी है उन लोगों के लिए जो गौर व फिक्र करते हैं। ये है वो चौथा मशरूब जिसको शहद कहते हैं, और ये है वजह जिसकी वजह से इस सूरत का नाम सूरह नहल है। देखिए नखील ख़ास था और ये नहल है, एक लफ्ज़ का मखरज बदल जाता है तो मानी बदल गया। वो खजूर थी, ये नहल है। शहद की मक्खी को कहते हैं, एक मक्खी ज़ुबाब होती है, गंदी चीज़ों पे बैठती है, और एक वो मक्खी है जो नाम की मक्खी है लेकिन काम कितना करती है। अल्लाह ताला कहते हैं वही की, अल्लाह ताला ने वही की किसकी तरफ? शहद की मक्खी की तरफ। इससे क्या मुराद है? यहाँ वही से मुराद कोई फरिश्ते का आना है? नहीं, इल्हाम। जैसे हर एक के काम को अल्लाह ताला ने मुख्तलिफ तरह से पेश किया ना, हर एक को उसका काम इल्हाम किया हुआ है। मसलन मछली पैदा होते तैरने लगती है, तो ये उसका इल्हाम है। यहाँ वही इशारा करने के मानों में, यानी अल्लाह ताला ने उसकी प्रोग्रामिंग कर दी इस रंग में। समझ बूझ, यानी किसी इंसान की तबई ज़रूरियात को पूरा करने के लिए अल्लाह ताला उनके अंदर एक ख़ास सेंस पैदा कर देते हैं, उसको वही कहा। रब्बू का तेरे रब ने, कितना प्यारा अंदाज है। रब तेरा है और वही करता है इलन नाहली, शहद की मक्खी को। क्या वही की? अब यहाँ से वो वही के अल्फाज है, अनित तखीजी, ये के बना लो। जी क्यों आया? मुअन्नस की वजह से। मिनल जिबाली, पहाड़ों में। मिन की वजह से जिबाल के नीचे जेर आ गया, हरफ जर। क्या बनाओ? बुयूतन, घर। बैत की जमा, घर बना लो। और कहाँ बनाओ? व मिनश शजरी, कुछ को कहा तुम दरख्तों पे घर बना लो, और कुछ को कहा व मिम्मा यारिशून, और वहाँ जो छतों पे चढ़ते हो, यानी बेलें, छतें। यानी आप देखिए कि यही तीन चार जगह होती हैं जहाँ शहद की मक्खियों के छज्जे लगते हैं। तो पहली बात तो पता चली कि अल्लाह ने बताया कि कहाँ घर बनाओ। क्यों बनाओ? ऊपर, ताकि कीड़ों मकोड़ों से बचे, ऊंची जगह पर रहे, सिक्योर हो, वरना उसमें मीठी चीज़ है। आज आप थोड़ा सा शहद का कतरा कहीं लगा दें, चींटियाँ आ जाएंगी। तो अगर शहद की मक्खियों के घर नीचे होते तो सारा शहद तो चींटियाँ पी जाती। इसलिए रब ने कहा ऊपर कर दो। ये है ना प्रोग्रामिंग, बनाने वाले को, कहने वाले को पता है कि इससे क्या लेना है। फिर क्या करो? अब घर बन गया, तुम मकुली, फिर खाओ। कुली कुल है असल में, कुल नहीं है ये, कुल। कुल कहते हैं खाने को, लेकिन ये क्यों है? मुअन्नस के लिए। तुम खाओ, मिन कुल समराती, फलों में से। इशारा है फलों के रस को चूसने का। पहले छज्जा बनाओ, फिर फल चूस, फल में से, फूलों में से उसका सत लो, फिर उस सत को लेके क्या करो? फसलू की, फिर चलो। सलका चलने को कहते हैं, ये मुअन्नस के लिए आ गई। कहाँ चलो? सुबुला रब्बी की, रास्ते। सुबुल सबील की जमा, यानी जो रास्ते रब ने बताए हैं उन पे चलो। रब्बी की, तेरे रब की। कैसे? जुलूलन, मुसख़र किए हुए, हमवार, बस चलती जाओ। जुलूल कहते हैं ना नरम, आजिज। पीछे गाय के वाक्य में आपने पढ़ा था, ला जलूल, यानी बस बड़ी सॉफ्टली चलती जाओ, हमवार। फिर क्या करो? वहाँ जाके उनके रस चूसो और उड़ान उड़ो। क्या होगा? यखरुजु मिन बुतूनिहा शराब, तुम्हारे पेटों में से पीने की चीज़ निकलेगी। यानी वो फलों का रस चूसती है, फिर जिस्म में जाके कुछ केमिकल चेंजेस आती हैं, और फिर वो जिस्म से शहद की सूरत में निकलती हैं। कैसा होता है वो शहद? मुख्तलिफुन अलवानुहु, रंग मुख्तलिफ होते हैं। अलवान लॉन की जमा, नेचुरल कलर को कहते हैं, कुदरती रंग जो होता है। यानी जिस रंग के फूलों से रस चूसती है वैसा शहद आता है। इसीलिए आप देखेंगे कि शहद कई किस्म के होता है, हल्के जर्द रंग से लेके स्याह रंग तक का भी होता है। जैसे फूल वैसा रंग। कैसा है ये शहद? फी ही शिफा उल्लिन्नास, इसमें शिफा है लोगों के लिए, बीमारियों से, दिल की घुटन से, बहुत कुछ है इसमें। इन नफ़ी ज़ालिक लायतल्लि कौमी यतफक्करून, बेशक इसमें निशानी है तफक्कुर करने वाली कौम के लिए, जो बहुत गौर करती है। शहद के मक्खी के, शहद की मक्खी के शहद बनाने के पूरे प्रोसीजर को इन दो आयतों में बयान कर दिया, और शहद की खूबियों को भी बता दिया कि कैसे ये शहद बनता है। आज लोग सिंथेटिक तौर पे कितना कुछ बना चुके, लेकिन जो असल तासीर शहद की है वो किसी और चीज़ में नहीं। अल्लाह ताला ने जो इसको कहा घर बनाओ, کیسا گھر بناتی ہے چھے کونوں والا، انسان حیران رہ جاتا ہے۔ شہد کے چھجے کو اگر آپ دیکھیں، کبھی کبھی شہد کے اندر بھی ہوتا ہے، وہ چھے کونے ہوتے ہیں اور ہر کونے سے ایک مختلف مکھی کام کرنا شروع کرتی ہے، گوند کا بنتا ہے اور بیچ میں سے اینڈ پہ آ کے وہ مل جاتا ہے۔ ذرا سا 19-20 کا فرق نہیں، ایسے لگتا ہے کہ جیسے فٹ کے ساتھ لائنیں لگی ہوئی ہیں۔ کچھ مکھیاں چھجا بناتی ہیں، کچھ مکھیاں وہاں بیٹھ کے پہرا دیتی ہیں، کچھ اپنے پروں سے جھلتی ہیں تاکہ شہد ٹھنڈا ہو کے تھک ہو جائے، کچھ مکھیاں ان شہد کے جو چھوٹے چھوٹے خانے ہیں چھجے کے، اس میں ایک ایک ڈراپ ڈالتی ہیں اور دوسری مکھی اس کے پیچھے گم لگاتی جاتی ہے۔ یعنی ایک عجیب کہانی ہے۔ آپ شہد کی یہ بننے کا پروسیس پڑھیں، ایسے لگتا ہے کہ آج کے دور کی کوئی بہت زیادہ ایڈوانس قسم کی مشینیں وہ کام نہیں کر سکتی۔ کچھ مکھیاں وہ صرف اجنبی مکھیوں یا کیڑوں کو ان خانوں میں گھسنے سے روکتی ہیں، اور اتنی تنظیم سے کام کرتے ہیں کہ ایک مکھی ہوتی ہے جس کو کوئین کہتے ہیں، ملکہ مکھی، ساری مکھیوں کی سردار ہوتی ہے۔ عربی میں اس کو یا سوب کہتے ہیں، یا عین سین واو با، باقی ساری مکھیاں اس کی حکم پہ چلتی ہیں، اسی کے حکم سے وہ رزق کی تلاش میں نکلتی ہیں۔ اگر وہ ان کے ساتھ چلے تو سب اس کی حفاظت کرتی ہیں۔ اتنا نظم و ضبط ہے کہ انسان حیران رہ جائے، اتنے چھوٹے سے جاندار میں اتنی عقل، اتنی سمجھ کہاں سے آ گئی؟ سارا دن پھرتی ہیں، ادھر سے پھل، ادھر سے پھل، ادھر سے پھولوں کے رس چوستی ہیں، اور پھر یہ اپنے چھجے جو ہوتے ہیں ان کے خانوں میں لا کے ذخیرہ کرتی ہیں۔ اتنی دور چلی جاتی ہیں، لاکھوں اڑانیں چلتی ہیں، لیکن واپسی پہ گھر کا راستہ نہیں بھولتی۔ کئی اور چھتے ہوں گے، لیکن یہ اپنے ہی چھتے پر پہنچتی ہیں۔ اور یہ سارا کام کون کروا رہا ہے؟ وہ جو خود چھپا ہوا ہے۔ اللہ نے یہ راستے ہموار کر دیے، کبھی انسان سوچتا ہی نہیں۔ شہد کی بوٹل مہینوں گھر میں پڑی رہتی، کبھی نہیں سوچتے کہ یہ کہاں سے بنا۔ اللہ تعالیٰ کہہ رہے ہیں فصلو کی سبولا ربک ذلولا، اور ذلول کہتے ہیں کسی چیز کا اپنی سرکشی کی ہو، یعنی اس کی عادت کو چھوڑ کر خوشی سے اطاعت پر آمادہ ہو جانا۔ کیا؟ اپنی سرکشی کی عادت کو چھوڑ کر خوشی سے اطاعت پر آمادہ ہو جانا، متی ہونا، رام ہونا، مسخر ہونا۔ اور ذلولاً کو اگر راہوں کی صفت مانا جائے، یعنی سبل کی صفت مانا جائے، تو مطلب کیا ہوگا کہ مکھی کے لیے یہ راہیں خواہ کتنی دور دراز کیوں نہ ہوں، کتنے مشکل راستے کیوں نہ ہوں، لیکن اللہ نے اس کے لیے آسان کر دیے۔ کیسے پلٹ کے آتی ہے۔ بعض کہتے ہیں کہ جب اپنے چھتے کے خانوں پر پہنچتی ہے نا، تو اپنے پروں کو سمیٹ لے، اور جب یہ پر سمیٹتی ہے کہ چھتے سے باہر نکل آتی ہے۔ اب دیکھیے کہ شہد کی مکھی بذات خود ایک زہریلا جانور ہے، کبھی کسی کو ڈس لے تو سکن سوج جاتی ہے، ورم ہونے لگتا ہے، سوزش ہوتی ہے، لیکن اسی ڈنگ کی وجہ سے اپنے چھتے کی حفاظت کرتی ہے۔ وہ لوگ جو چھتہ اتارنے کے ماہر ہوتے ہیں، وہ اپنے جسم کو کپڑوں سے خوب لپیٹ کر اور کئی دوائیں مل کر اس چھتے کے اوپر ہاتھ لگاتے ہیں، نیچے پہلے دھونی دیتے ہیں، ساری مکھیاں اڑ کے دور چلی جاتی ہیں، ورنہ وہ اس شہد اتارنے والے پہ حملہ کر دیں۔ اللہ نے انسان کو عقل دی کہ وہ جانوروں کو بھی اپنے ہاتھ میں کر لیتا ہے۔ اتنے زہریلے جانور کے جسم سے نکلا ہوا شہد انسان کی بیماریوں کے لیے شفا بنتا ہے، اور میٹھا کتنا ہے، لذیذ کتنا ہے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا ایک صحابی ابو سعید الخدری سے، یعنی ایک ابو سعید الخدری بیان کرتے ہیں کہ ایک شخص نبی صلی اللہ علیہ وسلم کے پاس آیا، کہنے لگا میرے بھائی کا پیٹ خراب ہے۔ آپ نے فرمایا اس کو شہد پلاؤ۔ وہ دوبارہ آ کر کہنے لگا اللہ کے رسول، شہد پلانے سے تو اس کا پیٹ اور خراب ہو گیا۔ آپ نے فرمایا اللہ کا قول سچا اور تیرے بھائی کا پیٹ جھوٹا ہے، جاؤ پھر اسے شہد پلاؤ۔ اور تیسری بار آیا اور کہنے لگا میں نے اسے شہد پلایا لیکن اسے اور زیادہ پاخانے لگ گئے، یعنی لوز موشن ہو گئے۔ آپ نے پھر فرمایا اللہ نے سچ کہا اور تیرے بھائی کے پیٹ نے جھوٹ کہا. اس نے پھر شہد پلایا تو وہ تندرست ہو گیا. صحیح بخاری کی روایت ہے. یعنی بار بار پلانے سے وہ جسم سے سارے فاسد مادے گندگی نکل گئی اور پیٹ صاف ہو گیا. اسی طرح صحیح بخاری ہی کی ایک اور روایت عبداللہ بن عباس سے ہے, نبی صلی اللہ علیہ وسلم نے فرمایا تین چیزوں میں شفا ہے, شہد پینے میں, پچھنے لگانے میں. پچھنے ایسے ہی تھے کہ جیسے آج گندہ بلڈ نکالتے نا, کٹ لگاتے تھے اور گندہ خون جسم سے نکال دیتے تھے, اور آگ سے داغ دینے میں. مگر میں اپنی امت کو داغنے سے منع کرتا ہوں. صحیح بخاری کی روایت ہے. یعنی سکن کو جلاتے تھے وہ, تو ایسی ڈیزیزز گندی جسم سے پھر بیماریاں نکلتی تھیں. تو اللہ کی ذات کیسے اس کو رکھتا ہے. اب دیکھیے کئی سال تک شہد پڑا رہتا ہے نا, خراب نہیں ہوتا, اس کی مٹھاس ختم نہیں ہوتی. اور اللہ تعالیٰ یہ ساری چیزوں سے کیا بتاتے ہیں کہ دیکھو ہر مخلوق کو جو کہا وہ وہی کر رہا ہے. اس سلسلے میں ایک بہت ہی دلچسپ کتاب ہے, میں آپ کو ریکمینڈ کروں گی اگر آپ پڑھ سکیں تو, یعنی جس میں شہد کی مکھی کے کارنامے ہیں اور کس طریقے سے یہ شہد بناتی ہے. ایک کتاب ہے ہارون یحییٰ کی کہ عقل والوں کے لیے نشانیاں ہیں. اس میں بہت سی انفارمیشنز ہیں جو آپ کو اس میں فائدہ دے بھی سکتی ہیں. بک تھوڑی طویل ہے لیکن آپ اس میں سے وہ حصہ نکال کے پڑھ سکتے ہیں جو شہد کی مکھیوں کے بارے میں ہے. چند باتیں صرف آپ کے لیے تاکہ ریکارڈ میں آ جائیں کہ کیسے اللہ تعالیٰ اس چھوٹی سی مکھی سے یہ کام کرواتی ہیں. اور اس میں ٹیم ورک کی بہترین مثال ہے, ہر مکھی اپنے حصے کا کام کرتی ہے. اور آپ کو پتا ہے کہ ساری زندگی میں ایک مکھی چند قطرے شہد بناتی اور مر جاتی ہے. ہم اتنا کام کرنے والے ہوں تو نہ جانے کیا ہو. ہم ہمیشہ اثرات دیکھتے ہیں, کیا نتیجہ نکل رہا ہے, کتنا فائدہ ہو رہا ہے. یہ بیچاری ساری زندگی کام کرتی ہے اور چند قطرے شہد اور پھر مر جاتی ہے. اتنا زبردست قسم کا ٹیم ورک ہے کہ ہر ایک بس اپنے حصے کا کام کرتا ہے, دوسرا کام نہیں کرتے کہ چلو چھوڑو, اپنا کام چھوڑ دو اور دوسرے کا کام کرنے لگتے ہیں. تو اس کے شہد بنانے کا عمل جو ہے, تھوڑا سا میں اس میں سے آپ کو پڑھ کے سنانا چاہ رہی تھی. شہد کی مکھیاں جو چھتہ تعمیر کرتی ہیں اس میں 80,000 یعنی 80,000 مکھیاں رہ سکتی ہیں. وہ مل جل کر کام کرتی ہیں اور اپنے لعاب یعنی موم سے چھتے میں چھوٹے چھوٹے حصے بنا لیتی ہیں. یہ چھتہ اس موم سے بنتا ہے جس کی دیواریں بھی اسی کی ہوتی ہیں. اس میں سینکڑوں چھوٹے چھوٹے خانے ہوتے ہیں. یہ تمام خانے ایک ہی سائز کے ہوتے ہیں. یہ تعمیراتی معجزہ ہزاروں مکھیوں کی مجموعی محنت کا نتیجہ ہوتا ہے. وہ ان خانوں کو خوراک کو ذخیرہ کرنے اور چھوٹی شہد کی مکھیوں کی دیکھ بھال کے لیے استعمال کرتی ہیں. کئی ملین برسوں سے لے کر اب تک شہد کی مکھیاں ان چھتوں کو 6 اضلاع کی مسدسی شکل, جیسے ہیکساگونل جس کو بولتے ہیں, یعنی 6 ایجز ہوتے ہیں اس کے, اس میں تعمیر کر رہی ہیں. شہد کی مکھی کا ایک ایسا نوسل دستیاب ہوا ہے جو 100 ملین ایئرز پرانا ہے. اور حیرت انگیز یہ ہے کہ ان مکھیوں نے 8 کونوں والے یا 5 کونوں کی بجائے 6 کونوں والی شکل ہی کیوں بنائی. یعنی یہ کہتے ہیں کہ اس کے جو چھتے کے اندر 6 کونے ہیں تو اس کی وجہ کیا ہے, 4 کونے کیوں نہیں, ریکٹینگولر کیوں نہیں, اسکیئر کیوں نہیں. تو اس کی وجہ جیومیٹریکلی یعنی دیکھا جائے تو کہتے ہیں کہ 6 ضلعی ڈھانچہ ایک ایسی موضوع ترین جیومیٹریکل شکل ہے جس میں اکائی کا زیادہ سے زیادہ علاقہ استعمال ہوتا ہے. اگر شہد کے چھتوں کے خانوں کو کسی اور شکل میں بنایا جاتا تو غیر استعمال شدہ علاقے باقی رہ جاتے اور اس طرح کم شہد ذخیرہ ہو سکتا اور کم تعداد میں مکھیاں اس سے فائدہ اٹھا سکتی. جب تک ان کی گہرائی یکساں ہوگی, یعنی ان کی ڈیپتھ بھی ایک ہی جتنی ہوتی ہے, تو اس کے اندر شہد ذخیرہ کیا جائے گا. 6 خانوں والے جو ان کے چھتے ہیں, इसमें जिस कदर मोम दरकार होती है वो मोम इसकी मिकदार से कम होती। यानी अगर ऐसा ना होता तो उसको ऊपर से सील करना मुश्किल हो जाता। अल्लाह ताला ने इसीलिए इनको ये खाने दिए कि उतना ही मोम इनके जिस्म से निकलता है जिसको साथ साथ बंद कर देते हैं। यानी कहते हैं कि ये बचत के असूल को सामने रखा गया है कि थोड़ी ही जगह में ज़्यादा को फ़ायदा हो और शहद जो है वो ज़ाया ना हो और सामने ही रहे। पढ़िएगा आप लोग, इंशाल्लाह ताला आप इंजॉय करेंगे। और देखिए ऐसी चीज़ों को पढ़ना चाहिए और पढ़ते हुए रब को याद करें। फतबारक अल्लाहु अहसनुल खालिकीन। हम नाक पे मक्खी नहीं बैठने देते और ये मक्खी क्या करती है। जब मैं ये सारी चीज़ें पढ़ रही थी तो शर्म आ रही थी कि अल्लाह हम क्या, सारी ज़िंदगी लगा के भी हम वो काम नहीं कर पाते जो ये मक्खियाँ अपनी मासूम सी छोटी सी ज़िंदगी में कर देती हैं। इतना चलते, कहते हैं लाखों मील चलती है एक मक्खी अपनी ज़िंदगी में, इधर से फल ले उधर से फूल। इसी तरह बंदा है मोमिन की भी ज़िंदगी में मेहनत स्ट्रगल कोशिश, उसको चैन नहीं आता, वो अपने हिस्से का काम करता ही जाता है। अल्लाह ताला उसके रास्तों को फिर आसान कर देता है। कहते हैं जब कोई शहद की मक्खी एक फूल से रस चूस कर ले चुकी हो तो बाद में आने वाली मक्खी को इस बात का इल्म हो जाता है कि कोई मक्खी पहले भी इस फूल का रस ले गई है। ऐसी सूरत में वो इस फूल को फौरन छोड़ देती है, इस तरह इसका वक्त और तवानाई बच जाती है। मगर बाद में आने वाली मक्खी को इस बात का इल्म कैसे हो जाता है कि वो फूल को देखे बग़ैर समझ जाए कि इसका रंग रस पहले ही कोई चूस के ले गया। तो कहते हैं उसका वजह क्या होती है कि जो ही कोई मक्खी किसी किसी फूल से रस चूसती है तो एक ख़ास किस्म के इतर का एक कतरा गिरा कर आती है ताकि उसकी आमद के बाद वाली मक्खी को पता चल जाए कि अब इस फूल में रस नहीं रहा। उस खुशबू से वो समझ जाती है कहीं और जाती है। कितना ज़बरदस्त मामला है। यानी एक ने काम कर लिया अब दूसरा दूसरी तरफ चल पड़ता है, अपना वक्त ज़ाया नहीं करते। फिर आप देखिए कि शहद के अंदर जो उसकी केमिकल यानी उसकी तरकीब है वो भी काबिल गौर है। हर वो चीज़ जो इंसान के जिस्म में बहुत ज़रूरत है जिन चीज़ों की, उसी को वो अल्लाह ताला ने उसमें जमा किया है। डाइजेस्टिव होता है, बहुत जल्दी हज़म भी होता है और उससे ज़्यादा फ़ायदे भी होते हैं। तो अल्लाह ताला हम सब के लिए इन चीज़ों को आसान करे और सीखने वालों में बना दे। सारी बात का ख़ुलासा ये है कि शहद की मक्खी बेहतरीन ज़िंदगी गुजारती है, बामकसद ज़िंदगी गुजारती है, चलती भी है तो अल्लाह के दीन के लिए। मुसख़र है ना, जो काम उसके लगा दिए वो कर रही है। अल्लाह हमें भी ऐसा बना दे, अल्लाह ताला अपने रास्तों में चलने वाला बना दे। जहाँ से जाएँ वहाँ से फूलों का रस ले ले, ऐसे इल्म की तड़प वाला हर वक्त तड़पता रहता है। वो जहाँ से गुजर जाता है अपनी खुशबू फैला जाता है, दूसरों से फ़ायदा लेता है और अपनी ज़िंदगी को एक मकसद में लगा के गुजर जाता है। और एक बेहतरीन टीम वर्क इत्तबा, एक अमीर है बाकी उसके मुआविनीन है। हर बंदा अपने हिस्से का काम कर रहा है और कोई किसी से आगे नहीं बढ़ना चाहता। सब इसीलिए करते हैं कि अपने रब की कीवी वही को पूरा कर सकें। अल्लाह ताला हमारे अंदर भी यही वसफ पैदा कर दे। तिलावत सुनते हैं इन्हीं आयात की और आंखें बंद करके सिर्फ अल्लाह की बड़ाई के एहसास को महसूस करते हुए। أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وإن لكم في الأنعام لعبرة نسقيكم مما في بطونه من بين فرث ودم لبنا خالصا سائغا للشاربين ومن ثمرات النخيل والأعناب تتخذون منه سكرا ورزقا حسنا إن في ذلك لآية لقوم يعقلون وأوحى ربك إلى النحل أن اتخذي من الجبال بيوتا ومن الشجر ومما يعرشون ثم كلي من كل الثمرات فاسلكي سبل ربك ذللا يخرج من بطونها شراب مختلف ألوانه فيه شفاء للناس إن في ذلك لآية لقوم يتفكرون